إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله السميع العليم من الشيطان الرجيم من همزه ونفثه ونفخه بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا وأن تصيبوا قوما بجهالة فتصبحوا على ما فعلتم نادمين. محترم دوستو اور بھائیو, یہ آیت سورہ حجرات کی ہے. میں نے آپ لوگوں کو پرسوں بتایا تھا, اللہ تعالیٰ نے انسان کو پیدا کیا ہے تحقیق کے لیے, تکلیف کے لیے نہیں. جو تکلیف کرتا ہے اس آیت کا منکر ہے, اس آیت کے خلاف کرتا ہے. اور بہت سی آیت ہیں جن میں اللہ تعالیٰ نے فرمایا ایمان والوں کو ہر بات پر تحقیق کرنا چاہیے, یہاں تک کہ اگر کوئی قرآن کا سہارا لے, حدیث کا سہارا لے اور یہ بتائے کہ اللہ اور اس کے رسول نے فرمایا ہے تو کم از کم یہ تحقیق کر لیا جائے کہ وہ قرآن کی بات ہے یا حدیث کی بات. حدیث آیت کے اندر اللہ تعالیٰ نے ایک ایسی بات بتائی ہے, بری خبر اگر تمہارے پاس آ جائے یا کوئی برا شخص آ کر کے کوئی بری خبر سنائے تو اس کی تحقیق کر لیا کرو, کہیں ایسا نہ ہو کہ تم جاہل بن جاؤ, لائن کے طور پر تم شرمندہ ہونا پڑے جب تحقیق ہو کر کے وہ خبر پھر تمہارے پاس پہنچے. یہ کون فرمایا؟ اللہ تعالیٰ نے بات فرما دی ہے. ابھی آپ نے سوالات کے جب جوابات دیے جا رہے تھے, ہمارے پاس اس کا ویڈیو بھی ہے, آڈیو کیسٹ بھی ہے, اگر دیکھنے والا دیکھے گا تو اس کے خلاف اخبار میں بات کی گئی ہے. سوالات کے جوابات کو چھوڑ کر کے ادھر ادھر کی بات کی گئی ہے. اتنا محقق زمانہ ہونے کے باوجود جھوٹ سے کام لیا جا رہا ہے, ٹھیک ہے, جھوٹ سے کام لیا جا رہا ہے اور اخبار والے کو معلوم کیا ہے سچ کیا غلط کیا چھاپ کیا. اب دیکھنے والوں کی دو قسمیں ہو گئی ہیں. یہ جو یہاں مشاہدین تھے انہوں نے خبر میں دینے والوں کو پکا جھوٹا سمجھا, جو مشاہدین نہیں تھے انہوں نے اس خبر کو سچا سمجھا. ذرا دیکھ لیجیے یہ خبر, جہاں لوگ موجود تھے ان کو یہ کہیں گے کہ کذابین ہیں, یہ جھوٹے ہیں. کیوں؟ یہاں پر سوالات کا جواب برابر دیا جا رہا تھا جو ان کو ہضم نہیں ہو رہا تھا, جس کی وجہ سے شور و غل کر کے اس چیز کو ختم کر دیا جائے. جب بھی انبیاء علیہ الصلوۃ والتسلیم دعوت کا کام کرنے کے لیے کھڑے ہوئے مخالفین نے ایسے ہی کام کیا ہے. دیکھیے قرآن ملاحظہ ہو, اللہ تعالیٰ قرآن مجید میں فرماتا ہے وقال الذین کفروا لا تسمعوا لهذا القرآن والغوا فیہ لعلکم تغلبون. اللہ تعالیٰ فرما رہا ہے کہ محمد صلی اللہ علیہ وسلم جب بھی قرآن کو سنا رہے ہیں کافروں کو برداشت نہیں ہو رہا ہے, اس کو کافروں کو برداشت نہیں ہو رہا ہے, किसी ने गाने वाले को ला करके उससे अच्छा कलाम के जरिए लोगों को उलझाने की कोशिश की और ये अपने मानने वालों को ये समझा रहे हैं कि कुरान को सुनना नहीं, सुनोगे तो तुम मगलूब हो जाओगे और कुरान तुम पर गालिब आ जाएगा और नबी तुम पर गालिब आ जाएगा। अगर तुम शोर और शराबा करोगे तो बात सुनने में भी नहीं आएगी, समझ में भी नहीं आएगी और बात जो है अधूरे की अधूरी रह जाएगी और तुम्हारा मगलूब होना क्या हो जाएगा, कम हो जाएगा। एक और कहा था अल्लाह ताला ने फरमाया काफिरों का रवैया यही था। अब देखिए ये उसी के नीचे तो आए थे वलीदा पूरी कुरान फस्तमिउ लहू व अंतु लअल्लकुम तुरहमून। कुरान समझ के आता था, किसे काफिरों को समझ के आता था। अल्लाह ने उसका जवाब देते हुए फरमाया तुम्हारे लीडरों ने जो उसूल बनाए हैं उन उसूल की अगर तुम मुखालफत करके कब तुम कुरान मजीद को सुन लेते तो तुम पर खामोश रहते, अल्लाह ताला तुम पर रहम कर लेता और तुम मुसलमान हो जाते, यकीन तुम रहम किए जाते। अभी आयत को ला करके मस्जिद में इमाम पढ़े, मस्जिद में इमाम इलाज की जय करे तो तुमको खामोश रहना चाहिए, यहां आकर के उन्होंने पिश कर दिया। दूसरी आयत से आपको सुनाता हूं, ये कुरान मजीद पढ़ते हुए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सुनते थे तो क्या करते थे, अल्लाह ताला कुरान मजीद में फरमाता है मा काना सलातु मिनल बैत इल्ला मुताहम व तसदिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसे ही हरम में कुरान मजीद को शुरू करते सीटियां मारते खालिया मारते, क्या मारते सीटियां मारते खालिया मारते ताकि कुरान मजीद की आवाज किसी को सुनाई ना दे। अब अगर इनकी बात को मान लिया जाए तो ये खुद हिदायत के मुखालिफ अमल कर रहे थे। आपने देखा इनकी मसाजिद में आज भी जोर जोर से कुरान मजीद पढ़ रहे हैं, हर आदमी अपना कुरान पढ़ रहा है, ये लोग रोकते थे भाई ये काश कुरान मजीद पढ़ रहा कानून बैठ कर किसने ईमान के बारे में तुमने कह दिया कि ईमान जब पढ़ रहा है उसके खिलाफ तुम्हारे लिए काफी है। अगर मस्जिद में कोई एक आदमी जोर से कुरान मजीद को पढ़ रहा है तो बकिया आदमियों को खामोशी के साथ सुनना चाहिए, इसकी तारीफ नहीं करते। और इनके मदारिस में एक शोभा है उसको शोभा हिस्स कहा जाता है, क्या कहा जाता है, ये बच्चा अपना सबक पढ़ता है, वो बच्चा अपना सबक पढ़ता है, वो बच्चा अपना सबक पढ़ता है, कभी उस्ताद नहीं किसी बच्चे को रोका है और किसी के सबक में किसी को खलल नहीं हुआ, वो भी याद कर रहा वो भी याद कर रहा वो भी याद कर रहा, किसी को खलल नहीं हुआ। हाँ अगर एक बच्चा पढ़ रहा है सब बच्चे जीरो पुकार कर रहे हैं तो पढ़ने वाले को जरूर खलल होता है, तब रोक दिया जाएगा। या मस्जिद में कोई आदमी कुरान मजीद पढ़ रहा है और बेकार की आप बातें कर रहे हैं तो आप उसको मना कर सकते हैं, भाई कुरान मजीद पढ़ा जा रहा खामोशी के साथ सुनो, कुरान पढ़ने के वक्त में कुरान पढ़ने को अल्लाह के नबी ने मना नहीं फरमाया, अल्लाह ने भी मना नहीं फरमाया। आप अपना कुरान ऐसा आहिस्ता पढ़ रहे हैं ईमान को भी खबर नहीं है और ईमान जो पढ़ रहा है आपको सुन रहे हैं आपको भी खलल नहीं है। जब ऐसी बात है तो आप बेनजर खिदात करते हुए आप अपनी खिदात जरूर करेंगे सूरह फातिहा से, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया। तो मालूम ये हुआ कि जब भी दावत का काम शुरू होता है तो रौने हटाने वालों का तरीका क्या है, शोरो गुल कर देना और बात को लोगों तक पहुंचने से रोक देना, लेकिन ये बात रुकेगी नहीं जरूर पहुंचेगी। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब हक की दावत आप पेश करते थे आपके अलग अलग फैसल थे जिसके रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम थे, तभी आपको साबी कहा गया। साबी का माना जानते हैं आप, उस आदमी को कहा जाता है जो अपने बाप दादा के दीन से हट गया हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने बाप दादा के दीन पर अमल नहीं करते थे तो सारे कुफार मिलकर के कहते थे कि मोहम्मद साबी हो गया है, क्या हो गया है, बेदीन हो गया है, ये नई चीज को मान रहा है और वो नई चीज हमको समझ में नहीं आ रही है, इसलिए हम उसको क्या करेंगे शादी करेंगे। अब इनको कुरान और हदीस जब समझ में नहीं आता तो हमारा नाम मुनाफिकीन कहने के बजाय गैर मुसल्लिदीन नाम रख दिया, क्या कर दिया, गैर मुसल्लिदीन, हमारा नाम मुनाफिकीन है। الحمدللہ ہم قیامت کی صبح تک تحقیق کریں گے. اور انسان کو اللہ تعالیٰ نے تحقیق کے لیے بنایا ہے. اب دیکھیے جب تاکہ سے کام نہیں چلا تو رسول اللہ صلی اللہ علیہ وسلم کو کہنے لگے دیوانے دیوانے, یعنی اللہ کے بات پسند نہیں آئی. ایک نبی دیوانہ ہو سکتا ہے؟ وہی یقین الذین كفروا يكذبونك بأصابعهم لما سمعوا الذكر ويقولون إنه لمجنون. اللہ کے نبی صلی اللہ علیہ وسلم کو قرآن تلاوت کرتے ہوئے یا سمجھاتے ہوئے سنتے تو کہتے یہ تو پاگل ہے. کیا ہے؟ پاگل ہے. اللہ نے ایک چھوٹے سے سننے کے ذریعے پورا فیصلہ سنا دیا ہے. وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ ارے اس کو تم پاگل کہتے ہو جس کی ہر بات کو اللہ نے دونوں عالم کے لوگوں کے لیے نصیحت بنا دیا ہے. دونوں عالم عالمین جتنے بھی لوگ دنیا کے اندر آئیں گے اور ایسے کتنے بھی عالم ہوں گے ان کے لیے ہمارے نبی کی بات کیا ہے؟ نصیحت ہے. پاگل کبھی کسی کو نصیحت کرتا ہے؟ اللہ تم پاگل نہیں بولنے کی بجائے صاف طریقے سے فرمایا ہمارے نبی کی زبان سے جو بات ہوتی ہے وہ کیا ہوتی ہے؟ سارے جہانوں کے لیے نصیحت کا کام ہے. اب جب یہ نہیں چلا مسجد عبارت قرآن مجید کی سنا اللہ کے نبی صلی اللہ علیہ وسلم زمانے جاہلیت میں جو قاری جادوگر ایسے الفاظ استعمال کرتے تھے یہ حدیث آتی ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس لوگوں نے آ کر کے پوچھا اس بچے کا کیا حکم ہے جو کسی کے مارنے سے عمل وضع ہو گیا ہے کیا قصاص کیا جائے گا؟ اللہ کے نبی نے فرمایا نہیں. تو اس نے یہ مسجد عبارت کہی اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے قرآن مجید کو ایسی سجا عبادت کی طرح پیش کیا جسے اللہ نے نازل فرمایا. تو کہا کہ کاہنوں کے جیسے بات کرتا ہے. یہ کاہن ہے. جب بارے پر غور کیا تو کاہن صرف رشتہ کا بات کرتا ہے. آپ کسی کاہن کے پاس چلے جائیے اپنا پال دیکھنے کے لیے وہ کیا کرے گا؟ آپ کو اچھی اچھی باتیں بتا دیں گے بس بھگا دے گا یا تو ڈرا کر کے بھگا دے گا. قرآن رشتہ نہیں ہے. حقیقت بیان کرتا ہے اگر کہ اس کی عبادت مسجد کیوں نہ ہو. اب جب دیکھا کہیں کہیں قرآن مجید وزن بتاتا ہے یا لمون تا لمون یا قلوم ایسا تو انہوں نے کہا کہ نبی تو شاعر ہے شیر کچھ کہتا ہے. تو اللہ تعالیٰ نے فرمایا ولا بقول شاعر ولا بقول شاعر. نہ شاعر کا قول ہے نہ کاہن کا قول ہے. یہ رسول اکرم صلی اللہ علیہ وسلم پر اللہ کی بات نازل کی جا رہی ہے. تو رکاوٹ ڈالنے کے لیے رسول اللہ صلی اللہ علیہ وسلم سے بدتر کرنے کے لیے کافروں کا طریقہ یہی تھا کہ ان کو الگ الگ نام سے موسوم کر دیا جائے تاکہ لوگ اس کو نام سنتے ہی تھک کر. ہمارے تعلق سے بھی انگریزوں نے اور ان کے ہتھیار برداروں نے وہادی کہہ کر کے چولہا کہہ کر کے بچہ پگلا کہہ کر کے پتا نہیں دنیا کے اندر کیا کیا تخلصات میں لوگوں کو بدتر کرنے کا ذریعہ بنایا ہے. اور ہماری دعوت کے اندر رکاوٹ ڈالنے کا بڑا اچھا طریقہ انہوں نے ڈھونڈا. لیکن جب ان کی دوسری رت پر ہم ہاتھ رکھتے ہیں تو اس کا نتیجہ عام لوگوں نے دیکھا کس طریقے سے چیخ پڑتے ہیں کس طریقے سے دل بلا اٹھتے ہیں کس طریقے سے لڑنے کے لیے آ جاتے ہیں. یہ ہم مسلمانوں کا سیوا نہیں. اب مسلمانوں کا سیوا نہیں ہے. ارے ایک زمانہ ایسا تھا دلون کے اندر ہماری ماں بہنوں کو ممبروں پر گالی کیا جاتا تھا ان کو خراب کیا جاتا تھا. الحمدللہ جمعیت کے علماء اہل حدیث نے ان کی زبان بند کرنے کے لیے ایسے پروگرام کیے. آج ان کی زبان بند ہو کر چلے گئی اور یہ صرف علماء کا کام. اس کا کام ہے علماء کا کام ہے ان سے بدتر کرنے کے لیے کچھ چولا ہمارے پروگرام میں لوگوں کو روکا. دیکھیے دعوت کے لیے رکاوٹ ہوئی. سبب کیا ہے؟ یہ اپنے عہدوں کو چھوڑنا نہیں چاہتے. اپنے عہدوں کے لیے مسلک کو قربان کرنے کے لیے تیار حق کے خلاف آواز اٹھانے کے لیے تیار مگر اپنا عہدہ نہ چاہے. نعوذ باللہ. کوئی آدمی اپنے نام کے لیے کام کرتا ہے اور دعوت میں رکاوٹ پیدا کرتا ہے تو وہ بھی دھیان رکھے. یہ ان لوگوں کا طریقہ ہے جنہوں نے علی علیہ السلام کو سجنے کی دعوت میں رکاوٹ کر, اور ہم نے کل 5 پروگرام کیے. کتنے 5 پروگرام کیے. 5 پروگراموں کے اندر بھی ہم نے صرف جمعیت کا کام کیا ہے. سلطان جمعیت کے وہ لوگ نہیں کر سکے جو جمعیت کے ذمہ دار کے جاتے, جو جمعیت کے ذمہ دار کے جاتے, مگر ہم حالے حدیثوں کے اندر بات شیخ بانو ملا ایسے ہی جس کو سعودی عرب سے ٹکٹ دے دیا جائے اور اچھا گوشت کھلا کر جہاں بھی صحیح بنا دیا گیا ہو, ایسے لوگ ان کی موافقت کرنے کے لیے گرو نانک بھون میں آواز لگاتے ہیں. گرو نانک بھون میں آواز لگاتے ہیں. الحمدللہ ہم اگر مرغیاں کھاتے ہیں اپنے باپ کا کھاتے ہیں, کھاتے ہیں اپنے باپ کا کھاتے ہیں. ہمارے اسٹاف اور پاکانوں کے پیچھے اللہ نے ان کو عذاب بنا دیا. دیکھو یہ پیشاب کیا کرتے ہیں, پاکانہ کیا کرتے ہیں, کون سی چیز کھاتے ہیں, کون سی چیز پیتے ہیں, یہ ہمارے پیشاب اور پاکانوں کے پیچھے پڑنے میں کیا فائدہ ہے, کیا فائدہ ہے. اور جو کتاب 12 مسائل 20 لاکھ انعام لکھی گئی ہے, ان کے کانوں پر جوں تک نہیں رہی. یا کسی ربانی نے اس کا جواب دیا تھا یا لوگوں کو دعوت کی تھی, جہاں جہاں گیا اپنی زبان سے ایسا اسلوب اختیار کیا لوگ دعوت سے کچھ متاثر ہوئے زیادہ متاثر ہوئے, کچھ متاثر ہوئے زیادہ متاثر ہوئے. اور تنقید کرنے سے آدمی اونچا ہو جاتا ہے. کیا ہو جاتا ہے؟ اونچا ہو جاتا ہے. تنقید کے علاوہ تاخیر اور مقاد یہ تو بالکل ہم نے دیکھا ناپائز ہے. اب ایسا شخص اللہ کے حکم کی خلاف ورزی کرتا ہے کہ جب تمہارے پاس کسی نے علماء اہل حدیث کے خلاف کوئی بات کہی ہو, بنگلور میں یہ 5-7 کلو میٹر رہتی ہے, اس کے ذمہ دار 5-7 کلو میٹر رہتے ہیں, آنا گوارا نہیں, تو کم از کم فون پر تو بات چیت کر کے تحقیق کی جا سکتی ہے. بغیر تحقیق کے کسی کی عزت میں نہ ڈالنا یہ جہالت ہے, یہ جہالت اور نادانی ہے. اب دیکھیے ہم لوگوں نے چندہ کیا قوم کی بھلائی کے لیے, اللہ کی مدد سے یہ لوگ انہوں نے اتنا چندہ کیا ہے, 8-8-10-10 لاکھ روپیہ قوم کا لیا, لیکن شہر کے علماء کو نظر انداز کر کے باہر کے علماء کو کھلا پلا کر کے بھیج دیا, اور اس سے قوم کا کوئی فائدہ نہیں ہوا, اور قوم کے خلاف جن لوگوں نے گالیاں کی ان کا منہ بند نہیں کر رہی. یہ بھی تو چندے سے کرتے ہیں, یہ چندرا تو ہم نے اپنے گھر کو نہیں لیا ہے, مگر دعوی سینٹر بنانے کے لیے سعودی عرب میں لاکھوں روپیہ وصول کیا گیا ہے, اور دعوی سینٹر کے بجائے انارس کے کھیت آ رہے ہیں, جس کے انارس کے کھیت نکل رہے ہیں. یہ کیا حساب کی بات ہے؟ آدمی خود کرے برا اور دوسروں کو برا کرے, یہ بہت بری چیز ہے. ہم نے فوج اور دیر میں تنا دیکھا, جب بنگلور کے اندر آج سے 4-5 سال پہلے مولانا تشریف لائے, 7 رات کی تقریروں کو انہوں نے بگڑ کہا, بتا بگڑ کہا. جب قوم کے بڑے نے ان سے کہا کہ 1 رات میں 10 تقریریں کرو, یہ جب کرتے ہیں تو بگڑ ختم ہو گئی, سنت بن گئی. دیکھیے بہت اور شہر سے سزا, یہ آج کے اندر استقامت نہیں ہے. جو آج بھی جیسا کہے گا وہ کیسے رہے گا؟ دوسری بات ہے, میرے سے گفتگو ہو رہی تھی قبرستان کے اندر, ہمارے دوست ہیں ایک مسلم کا, ان کی سانس کا انتقال ہو گیا تھا. قبرستان کے اندر مجھ سے گفتگو کر رہے تھے, کیسے لوگ ہیں یہ مدد کرتے ہیں, اجتماعی دعا کرتے ہیں, فلاں کرتے ہیں, فلاں کرتے ہیں. ابھی بول کر کے بھی 5 منٹ نہیں گزرے, کسی نے ان کو آواز دی, آؤ دعا کرو, تو دعا کے لیے ہاتھ اٹھا, دعا کے لیے ہاتھ اٹھا دیا. اس دن سے ہم نے بات کرنا بھی چھوڑ دیا, اس دن سے ہم نے بات کرنا بھی چھوڑ دیا. میں کہتا ہوں دعوت کے اندر جو لوگ رکاوٹ ڈال رہے ہیں ان کے بارے میں کم از کم یہ سوچا ہوتا کہ ان لوگوں نے اپنا خون پسینہ ایک کر کے اپنی جانوں کو ہتھیلیوں پر رکھ کر کے قوم کی خدمت کر رہے ہیں اور اہل حدیث کا نام اونچا کر رہے ہیں, तो कम से कम ये अकल बंदी होती है। मगर उल्टा चोर फुटवार को लाते और ये देखते भी नहीं कि उनके हाथ काट के जाएंगे तो जमात के खिलाफ कोई कहे, जमात के खिलाफ जो कहते ही उनके खिलाफ हम आवाज निकालने वाले, और हमारे हाथ काटने वाले आज तक किसी मच्छी और बच्चर को मारा है, किसी मच्छी और बच्चर को मारा है, जवान भाई होता और अभी लेकर आओ देखो कौन हाथ काटता है कौन हाथ कटा लेता है। ये कैसी कैसी ना देवा हरकत है, दावत का काम है, दावत के उसूल है कि आदमी सुस्ता और शाइस्ता दबाज से लोगों के दरमियान इस्लाह करे और जो इस्लाह का काम चल रहा है उस पर उभारे। नाऊज बिल्ला जो बिदात है उनके मजालिस में जाने से इब्ने बाज ने फतवा दिया, मैंने उसको रमजान में फतवा पहुंचाया, रमजान में फतवा पहुंचाया कि वो मजालिस जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ताबिक नहीं है, जैसे मीलाद है, मेराज की रात है, या इसी तरीके से ताबराज की रातों में बयानात है, पूरा तफसील से इब्ने बाज ने लिखकर कहा इसमें नहीं जाना। हम तो हक बात बताते हैं, हमारी मजालिस में ना जाए लोगों से ये बात कहकर के उनसे आहत देना चाहता है, इसी तरह अफसोस की बात है। तो मैं समझता हूं शायद तरकोशी और तमस्लु पसंदी की हद हो गई है, और ये बोला इसलिए जरूरी है बेंगलोर के अंदर उनका मार्केट गिर गया जलालुद्दीन काशिमी की आमद से, जर्जिस की आमद से उनका मार्केट कम हो गया है। ये असल में राज है, शोहरत पसंद आ रही है। अभी बरेली को हमें फोन किया, वहां से पता चला कि मौलाना तो सिर्फ 15 मिनट में तकरीर के लिए, आजकल बोल रहे थे कि लंबी लंबी हमने तकरीर की, जो इजलास में शिरकत किए उलमा उन्होंने जवाब दिया कि जस्टिस ने सारी बातें तुम्हारी बताती हैं, सिर्फ 15 मिनट तुम्हारी तकरीर है, और कल पता नहीं क्या क्या आलाप से रहे, क्या क्या बताते रहे, जो चंदा कौम के नाम पर उसूल करके, दावा चंदक के नाम पर उसूल करके अनामत के खेत उगाए, और हम चंदा उसूल करके कौम की रखबरी करें, और ये चंदा उसूल करके कौम का कोई फायदा न करे, उनके खिलाफ आवाज उठाना, ये भी जिहादत है, गैर मुहक्कत बात। क्या है गैर मुहक्कत बात? अब हमारे कुछ अहबाब पहुंचे जैकेट की दुकान में, पूछा कि सारे जैकेट इसकी जैकेट हो इसकी जैकेट हो, तो उनके भाई ने बताया नहीं नहीं ये तो कैसे के रबाई साहब चाहिए ले लो। अरे जलालुद्दीन के साथ इनकी क्या हमने तक की होगी नहीं, अभी आगे नहीं मदीने के मुताली नहीं, उनके इल्म का एहतराम करते हैं जलालुद्दीन के, कसम अल्लाह की मेरा ये दावा है, चाहे कोई आगे इसकी मुआफत करे या मुखालफत करे मुझे इसकी कोई परवाह नहीं, मैंने भी हजारों तकरीरें सुनी, हजारों इस्तेदलाल सुने, मगर कसम अल्लाह की इस आदिम के जैसा आदिम मैंने नहीं देखा है, इस आदिम के जैसे मैंने किसी आदिम को नहीं देखा है, और अल्लाह के बयान इस्तेदलाल का तरीका कभी इनकी तकरीर में कोई एक आदिम बता सकता है कि कोई नुक्ता पेश किया हो या कोई ऐसा इस्तेदलाल किया हो मुखालिफिन को साबित करा दे, सिवाय झगड़ों के गालियों के बदनामी के, और जमीयत को इतना बदनाम किया है इसका जिसकी कोई हद नहीं। आज इस प्लेटफॉर्म से उलमाए अहलेदीस को बदनाम करने की कोशिश और आवाम के जहनों में हमारे खिलाफ जहर घोलने की कोशिश नाकाम हो जाएगी। क्या हो जाएगी? हमारी मेहनतों का इतराफ आवाम करते हैं, और हमने जो दिल गुर्जे के काम लेकर के उनके 12 मसाइल का जवाब देने की कोशिश की है, सिर्फ 4 बातों से इनके सारे मसाइल मलिया में छो गए। इस बात को ये लोग नहीं मानते, याद को नहीं मानते, कुरान को नहीं मानते, हदीस को नहीं मानते, जो इस्तेदलाल कातिमी ने पेश किए हैं उन इस्तेदलाल की रोशनी में बकिया 12 सवाल तो उठाने की भी जरूरत है और उसको समझाने की भी जरूरत है, और सब खुद खत्म हो जाते हैं। इतना बेहतरीन जवाब दिया है, अब इन दोनों को गुनाह करके हमने जो बेंगलुरु के अंदर संगठन बताया है इस तहलके से रबानी साहब परेशान नहीं। हकीकत ये अब इसके लिए कुछ हामी चाहिए था, हामियों ने दरखास्त की, पर्दे के पीछे से उनको उकसाया जा रहा था, अरे जो आज इन दूसरों की बातें सीख करके टोकी की तरह तकरीर करे, ये आदिम नहीं है। आदिम तो वो है जिसके पास बोलने के बाद इस्तेमालत हो, क्या हो इस्तेमालत हो, किसी चीज पर डटे रहे चाहे उसकी जान चली जाए। हमने देखा किसी बातों से जान चलने वाला नहीं, और ऐसी असबियत में आकर के खालिस किताब सुन्नत की दावत वालों के लिए रुकावट की दरखास्त करना, ये आदिम का सेवा नहीं है। बल्कि उनको ये कहना था, पुराने मजीद ने ये कहा है, वो तावन वाले सिर निबंध तकवा भला तावन वाले इसकी बंद दुआ, नेकी और तकवे के कामों में तावन करो, बुरे कामों में तावन ना करो। जब जानों को सहाबा किराम के जमाने में नामजद किया गया, सहाबा किराम ने खुल्ला खुल्ला मुखालफत की, यही अजीब के खिलाफ मुखालफत की, वो जो एक सहाबा किराम ने उनके खिलाफ जब नाराई की, क्यों ये जानते हुए कि नाम को खलीफा बना दिया गया है, ऐसे ही उलमा किराम जब नाहलों को जिम्मेदार बना दिया जाता है तो हमारी आवाज सुनती है, तो हमने सहाबा किराम के तरीके से अपनी आवाज को उठाया, और ये सुन्नत है और ये सहाबा किराम का तरीका है। जो लोग इनको खामोश करना चाहते हैं वो सहाबा किराम के खिलाफ काम करते हैं। हाँ, अगर किसी के अंदर असलियत हो, उसको बना दिया गया हो और उसके खिलाफ आलिम आवाज उठाए, तब आप कह सकते हैं अहलों को बना, अहलों को बना दिया है, तुम ना अहलों के खिलाफ आवाज करने के बजाय अखिलियत रखने वालों के खिलाफ आवाज उठा रहे हैं, तब इंसाफ की बात हो। मगर हम देख रहे हैं जो भी आलिम आता है, नऊज बिल्ला, खाने पीने का दीवाना, इज्जत इकराम का दीवाना, कुछ लेकर के समझौता कर देने वाला, इंशाअल्लाह हमको पूरी दुनिया के बदले में खरीदा नहीं जा सकता, पूरी दुनिया दे करके नहीं हमको खरीदा नहीं जा सकता। इंशाअल्लाह बोलेंगे तो हक बात बनेंगे, नहीं तो कभी कुछ नहीं बोलेंगे, बोलेंगे तो कुछ कभी कुछ नहीं बोलेंगे। कई लोगों ने हमको आजमाया, निजामत में आजमाया, ये साहब से हमारे बड़े गहरे थे, उन्होंने कहा भाई हमारा निकाह करो, मैंने देखा गलत काम है, मैंने कहा देखिए आप सब कुछ करा सकते हैं दोस्ती में, मगर शरीयत के खिलाफ काम नहीं करा सकते, शरीयत के खिलाफ मुझसे काम नहीं करा सकते, मैं उसे करा गया। अब देखा परेशान हो गए, अरे मौलाना नाराज होकर चले गए, क्यों चले गए, दोस्ती को भी खैरबाद कह दिया। मैंने कहा जब अल्लाह के नबी ने हमको हक करने को कहा है, अल्लाह क्यों कर, अगर चले तो हम उनको बताने की तैयार हैं, आज भी हमारी इज्जत करते हैं और कहते हैं कि हमारे बेंगलोर के अंदर कोई हक बोलने वाला है और कोई नहीं निकलने वाला इंसान है, तो कोई भी उन्होंने हजारों उलमा को आजमा लिया है, हजारों उलमा की सोबत की है, हजारों उलमा के साथ उठ बैठ किया है, उन्होंने कहा अगर हमने देखा है तो इस शख्स को देखा जिसने कभी भी दीन के ताल्लुक से समझौता नहीं किया, चाहे इनके रिश्तेदार हो, भाई बंद हो, अजीज और मालिक हो। कैसे शादियां ऐसे ही मेरी बहनों की और भाइयों की, थोड़ी सी शरी मुखालफत के अंदर मैं नहीं गया, नहीं गया। अब रिश्तेदारी कोई चीज होती है, आज तक वो लोग परेशान और हमारी इज्जत करते, क्यों करते हैं, अगर ये काम करेंगे मौलाना इसमें नहीं आएंगे, ये फुलाना काम करेंगे तो मौलाना इसमें नहीं आएंगे। हमारे दोस्त बेकुंदर साहब उनकी बेटियों की शादी में नहीं गया, क्यों नहीं गया, चलिए चिकला से पूछे अच्छी नहीं गया, उन्होंने इशार दे देकर के उलमा के नाम दे देकर के मुझसे पूछा, ये रहीमाबाद वाले आलिम नहीं है, ये उमराबाद वाले आलिम नहीं है, जो मेरी दावत में आज तुम्हारे क्यों है, मेरा नाम अहमद है, उनका नाम दूसरा है, यही कहकर के मैं डाल करके चला गया, मेरा ईमान है, लेकिन मैं ऐसा पिता नहीं हूं सुबह में एक पत्ता दूं शाम में मैं खुद काम करूं, शाम में कोई वही सलवा तो सुबह में वही भाई काम करो। ऐसे दुनिया के अंदर लोग आते रहे, हम तो तूफान, इंशाअल्लाह इस तूफान से टकराने वाले क्या हो सकते हैं, वो तिनके हो सकते हैं, और तूफान तिनकों की परवाह नहीं करता, तूफान तिनकों की परवाह नहीं करता, تو میں یہ بتانا چاہ رہا ہوں جہاں بنگلور کے اندر ہمارے مخالفین کوئی اور مسلک والے نہیں, ہمارے مسلک والے بھی ہمارے مخالف, لیکن ہم کو اس کی پرواہ نہیں. ہم ان کو آج تک نہ برا بھلا کہیں اور نہ انشاءاللہ کہیں گے, ان کی لاحلیت پر ہم نے شروع سے مخالفت کی ہے, جب نکلنے سے بھی مخالفت. جس آدمی کو اسلام کا کوئی مسئلہ معلوم نہ ہو وہ ندامت ہے, جس آدمی کو سورہ فاتحہ صحیح پڑھنا نہ آتا ہو وہ قوم کی رہبری کرے, جبکہ علماء موجود ہیں, فضلاء موجود ہیں, اور ایسے لوگ بند کمرے میں جمعیت کا انتخاب کرے علماء کی بے قدری کے ساتھ, یہ حق ہے. ایسے لوگ جنہوں نے علماء سے بچوڑے نہیں کیے, حضرت عمر رضی اللہ تعالیٰ سے دوسرے صحابہ کرام اپنے ساتھیوں سے مشورہ کرتے تھے, شہر کے علماء کو نظر انداز کیا گیا اور اپنی دولت کے بارے میں اتنی شیخ دلی بنا دی گئی, وہ دلی سے آنے والے سب مروب ہو گئے, اور انہوں نے علماء کے گھروں کا رخ بھی نہیں کیا, علماء کی دعوت کو نظر انداز کر دیا. اگر وہ یہ کام کرتے پھر اس کے بعد ایسا ہی انتخاب ہوتا, چلیے جب لوگ علماء سب مل کر کے کسی کو حل بنا دیا ہے تو ہم اس کی ذات سے ضرور نکلیں. اور یہ کوئی دینی مسئلہ نہیں, یہ سمجھ کے کیا ہے, دلی جس طریقے سے ہندوستان کی راجدھانی ہے اور اس کے صوبے کرناٹک تمل ناڈو ہے, ایسے ان کو وزیر اعلیٰ بنا دیا گیا ہے, سب اس کے ماتے ہیں, کوئی دینی مسئلہ ہے کیا, حکومتی مسئلہ ہے. ہندوستان کے اندر کئی جمعیتیں ہیں جو ان سے الگ ہیں اور کام کر رہے ہیں, لیکن زبان سے جو ان کے نہیں چل رہا. جب میں تو اہل قرآن کی بات سن رہا, تمل ناڈو کے اندر لاکھوں بدعتیوں اور مشرکوں کو اہل حدیث بنا دیا الحمدللہ. امام اصغر علی صاحب کو انہوں نے پہلے پہلے دعوت دی اور دوسرے ان سے پہلے جو ذمہ دار تھے ان کو دعوت دی, ان کے اجلاس میں نہیں آئے, انہوں نے اپنی جمعیت بنا لی. آج ان کے 164 آفسیں ہیں, کتنے پورے تمل ناڈو کے اندر 164 آفسیں ہیں, اور ان کی ایک آفس ہی نہیں, مرکز کی ایک آفس نہیں. تو پوچھتے ہیں اکبر صاحب کو, اگر آپ کی کسی آفس سے رجوع ہو رہا ہے تو آفس کا بتا بتاؤ, نہیں, یہی حال ہے سب کا. بہار والے الگ ہو گئے, جن کی کمان جناب ابو سنی صاحب سنبھالے ہوئے ہیں مولانا, وہاں کیوں نہیں چلتی ان کی بات, اور اسی طریقے سے الگ الگ جگہ میں لوگ الگ الگ نام سے کام کر رہے ہیں, ہم تو آل حدیث کے نام سے کام کر رہے ہیں. سب سے زیادہ دشمنی ہمارے سے کیوں, تاکہ بندے میں تقریری پروگرام کے لیے ہم گئے تھے, وہاں سے رپورٹ میں میرا نام اور فیض کا نام لیا, اگر ہم نہیں جاتے تو جنتا بالکل پیتا ہو جاتا تھا, اللہ کے مسئلے سے ہوں گے. انہوں نے رپورٹ دیکھا, جیسے یہ لوگ اپنی کتابوں کے اندر خیانت کرتے ہیں, یہ اپنے رسالوں میں خیانت, ترجمان میں میرا نام کاٹ دیا گیا, فیض احمد محمدی کا نام کاٹ دیا گیا, قصور کیا تھا ہمارا, قصور کیا تھا, یہ کہ ہمارا تاریخ ختم ہو گیا ہے, ہمارا تاریخ ختم ہو کے آ رہی ہے. تو ہم چاہے ہمارا بھائی برائی کرے, اللہ کے نبی نے فرمایا من رہا منکم منکرن فلیبین, یہ بھی فرمایا بغیر تاخیر کے اپنی زبان کو لگا دیے بغیر وقت جاؤ, اس سے بڑا ساری دنیا میں نہیں ہے. اللہ کے نبی نے فرمایا کفا بل مر کتبا ان یحدث بکل ما سمع, وہ آدمی سب سے بڑا جھوٹا ہے جو کچھ سنتا ہے وقت دیتا ہے. دیکھیے ہمارے مدانی صاحب کے وقت زبان سے الفاظ نکل رہے واپس نہیں لے سکتے, کیا صرف موجود ہے گواہی کے لیے, کیا صرف موجود ہے لوگ موجود ہیں. ارے ہمارے سے مخالفت کی جو بات آپ نے پوچھی, یا ہم جو مخالف ہوئے ان کو آج شہرت دینے والی جماعت ہم لوگ ہیں, یہ علماء اہل حدیث میں کام کرتے رہے, کولار مالور جنواز پور, جب علماء اہل حدیث کا عملہ چھوڑا تھا کچھ لوگ تھے ان کو لے کر کے پوری جگہ چلتے تھے, جس برتن میں کھایا اسی میں چھینک ڈالتی, बर्तन में खाया, आज जान से नहीं है लोग गुलामा अमेरिकी स्कोर में। नहीं, हम अपने खौफ के रंग रहे, हम अपने खौफ को सही बात बताना चाहते हैं, और जो सही बात से वाकिफ है उनको सही बात पहुंचाना चाहते हैं। आज हमारी मुखालफत करके हमारे जुलूस से या हमारे इज्तिमाआत से लोगों को आप रोकना चाहें, इतना लानत के खुद भुगोए ना के अस्तार हो गए। इतर लगाने के साथ उसकी खुशबू बता देती है ये इतर है, अस्तार कहता हुआ नहीं चिरता। जलालुद्दीन का नाम सुनने के साथ लोग हाथ के दौर से भी आते, अरे उनकी ये काबिलियत है, शख्सियत नहीं। किसी ने कहा वो माजूर है, मैंने कहा वो माजूर ही तुम सब पर खाली है, अगर वो पैर वाला होता तो क्या होता। अल्लाह किसी को माजूर करे तो आयत नहीं दिलाना चाहिए। अल्लाह ताला ने कुरान मजीद में मना फरमाया है, जिन लोगों ने आयत लगाया पहले कहा हमारा मायूब इंसान तुम पर खाली है, अगर बे आयत वाला इंसान हो तो तुम क्या करोगे, परेशान हो जाओ। देखिए दातियात पर जाना, उनकी शख्सियत को गिराने की कुछ अल्फाज के साथ बुराई करना, ये गलत है। आप अपनी शोहरत ऐसी जगह पैदा किए जहां ये मठूस आदमी ये पहुंच जाता और तनकीदी मौजू लेकर के उठता, वो भी इसमें नाकर गिल जाता है। सऊदी अरब है जहां दुनिया के मुख्तलिफ मजदूर बच्चे और दुनिया के मजदूर जब भी कोई सही बात सुने या तनकीद सुने अपने रिश्तेदारों को पहुंचाते हैं, इस तरीके से मशहूर हो गए। वरना हिंदुस्तान में किसी एक गली में बैठ करके तीस से रहने की आवाज नहीं सुनते कि दूसरे गली में, समझे ना। और वहां उसके जानने वाले कितने ही मुल्कों में तकरीब के चाहते होते हैं, जाकर के सुनते हैं अल्लाह ने कुछ हिदायत दे दी है लोगों को, इसको इतराना और बेतहकीकाना बात करना ये नादा नहीं, ये नादा नहीं। आप हिंदुस्तान में देखे जलालुद्दीन ने नाम कमाया है और उनके नाम से लोग परेशान हो जाते हैं, ऐसा कुछ करके दिखाइए ना। क्या कभी आपने कोई मुनाजरा किया है, क्या कभी किसी का उसके जवाब दिया है। हैदराबाद में एक सारे थे जिनका नाम है रहमान, जनाब सैफुल्लाह रहमान, मैंने उनको देखा है, बातचीत की है, पर अभी आपने उन्होंने हमारे खिलाफ की किताब लिखी थी अख्तरुल बिदा, उसका जवाब इन्होंने लिखा है, वो शख्स आज तक उसका जवाब नहीं देगा। फिर दोबारा शर्मिंदा शर्मिंदा अलहमदुल्ला, बस वक्त कहीं भी जमात पर कोई आंच आ जाए पहुंचने वाले हम। अंदर का एक जमाने तक चार मीनार वालों को गालियां देता रहा, ये लोग जाकर के उससे मुताला करके आए, हमने कभी मुताबत नहीं की, देखते हैं हमने जवाब देकर काम छोड़े। ये लोग हमारी मां बहनों को गाली से खामोश रखने वाले खिदमत का नाम ले रहे हैं। कसम अल्लाह की इस बेंगलोर के अंदर जिले से आले अजीज की तारीफ में अगर उलमाए आले अजीज ने कोई काम किया है और हम पहुंचाने में जो जिलेरी से काम लिया है, ये इनके अलावा किसी का सबूत नहीं मिलता। बेंगलोर के अंदर सबूत नहीं मिलता और हमारे इस्तेमाआत के लोगों की कसरत को देख करके ये लोग परेशान रहे। जब जब हमारे प्रोग्राम मिले उसमें लोगों को रोकने की कोशिश, उसी दिन अपना प्रोग्राम रखने की कोशिश। हमने क्या किया है, महाभारत पहुंचा है या आले अजीज के खिलाफ कोई काम किया था या आले अजीज तारीख के अलावा कोई हमने पैगाम पहुंचाया था जो आपको बुरा मालूम है, हमारे मुंह से बुरा मालूम होगा, दूसरे के मुंह से आपको अच्छा मालूम होगा। दोस्त दोस्त का दोस्त, दुश्मन दुश्मन का दुश्मन है ना, दोस्त दुश्मन का दोस्त, ऐसे महावरे हैं ये अपने उपदों के खातिर फकत होते हमारा नाम आना। हमारे मिसाला के लिए उन्होंने हमारे एक मुसल्ली से कहा जमे के आले हदीस की निगरानी लिख दो, हम उनसे मुसाफत कर लेंगे। नाऊज बिल्ला, इतना बड़ा शिरकिया काम हम कर नहीं सकते। हम अल्लाह की रजामंदी के लिए काम करें और आपके नाम के लिए हम काम करें, ये तो शिर्क हो गया। शिर्क की दावत देने वाले, शिर्क की दावत पे देने वाले। तो हमारा मकसद ये हुआ कि हम आपको खुश करना चाहें और अल्लाह को खुश करना चाहें, ये हो नहीं सकता। तो और बहुत सी बातें इन्होंने जज्बात में लोगों के सिखावे पर कहती है जैसे दोबारा वापस नहीं आ सकती। हम भी जानते हैं अंबानी की हकीकत, लेकिन हमने आज तक मुंह नहीं खोला। क्यों? हमारे जमीयत के तालीम की बेइज्जती होगी, लेकिन जब उन्होंने कदम उठाया तो हमने उसका जवाब दिया, हमने उनका जवाब दिया है, सिफात दिया है। हमने कभी उन पर कीचड़ नहीं उछाली। आज कुल्लम कुल्ला हमने उनकी मुखालफत की है और जो कुछ बात करना था उससे पहले बात करते, हकाइक को पूछते या हमारे जिम्मेदार से पूछते और दोनों की बात को नाप तोड़ करके सही अंदाजा करते। तो आज ये बेहूदा बात है। असल में क्या है, ये शायर था आशा जगत, बड़ा बदजबान, बड़ा बदजबान, और किसी की तारीफ करता तो इतनी तारीफ करता अरब के लोग परेशान हो गए। अगर आशा किसी की बुराई कर दे तो लोग उसे बुरा समझते, अगर किसी की तारीफ कर दे लोग उसे अच्छा समझते। ये अरब की नौ लड़कियां थी, शादी हो ही नहीं रही। दीदी ने बुला करके मशवरा दिया, आशा को बुलाओ, खूब खिलाओ और उससे कहो हमारी लड़कियों के हुस्न जमाल के बारे में कुछ कह दे। तकदीर बड़ी अच्छी थी। तो उसके बाद आशा को बुलाया गया, खिलाया गया, पिलाया गया। ये नौ लड़कियों के बारे में जो तारीफ थी सोचने के लिए सबकी दादी हो गई थी, बुजुर्ग ने सबकी दादी हो गई। आशा मालूम होते किसी की बुराई करने पर आए तो उसको जलील कर दे, किसी की तारीफ करने लगे तो उसको आसमान पर चढ़ा दे। ऐसा तरीका नहीं होना चाहिए। इसीलिए अल्लाह ताला ने ईमान वालों से नहीं जितना अच्छा बताता है, या अय्युहल लज़ीना आमनू, या अय्युहल लज़ीना आमनू तक़ुल्लाह व क़ूलू क़ौलन सदीदा। सही बात करो, ठीक बात करो, इसमें क्या तुम अहमार हो, तुम्हारे अहमार की चली हो जाए, अल्लाह मग़फ़िरत भी कर देगा, अल्लाह तुम्हारी मग़फ़िरत भी कर देगा। सीधी सच्ची बात बोलने के बजाय अल्लाह अकबर ऐसा भी बड़ा बेचारा लोगों को समझ में नहीं आता होगा। सीखने से हक नहीं होता, सीखने से हक साबित नहीं होता, चिल्लाने से हक साबित नहीं होता। जैसा कि जलालुद्दीन ने कहा, दलाई के खत्म होने का ऐलान है, गाली देना सीखना दलाई के खत्म होने का ऐलान है। ऐसा इनके पास जब कोई दलील नहीं रही, बस जबानी से काम ले लेना, ये अखलाक जुर्म चाहे अखलाक जुर्म है। हमारे लिए उन्होंने तौफीक की दुआ की है, हिदायत की दुआ की है, हम भी उनकी तौफीक और हिदायत के लिए दुआ करते हैं। अल्लाह ताला इनकी जबान को लगा दे और सही बात सच्ची बात जान करके कहने की तौफीक अदा करवाए। तनकीद करते हुए कुरान और हदीस पर तनकीद कर देना एक जुर्म, तनकीद करते हुए कुरान और हदीस पर भी जुर्म तनकीद कर देना जुर्म है। अगर इनकी शोहरत उन दोनों से खत्म हो रही है तो उनके अंदर भी कुछ काबिलियत होगी। लोग उनकी तकारीफ को पसंद करते हैं तो यकीनन उनके अंदर कोई चीज होगी, कोई ज्ञान होगी। ये अल्लाह का देन है, आपके और हमारे हरकत करने से फायदा नहीं होगा। समझता आप अपने अंदर वो काबिलियत पैदा कर लीजिए जो आदमी के अंदर है, लोग आपके भी दीवाने हो जाएंगे, लोग आपके भी दीवाने हो जाएंगे। तो मालूम ये हुआ, काबिल नहीं रह करके सीखना, काबिलियत ना रख करके किसी काबिल इंसान की दावत को रोकना और काबिलियत वाले इंसान को अच्छा काम करे उसको बुरा भला कहना, एक आदमी की शान होगा। आप लोग जो सुनेंगे आज ही उन तक हमारा पैगाम होता है और हम क्या कितने ये ले जाकर उनको पहुंचा दें ताकि सुन करके कम अज कम वो हक की बात करने की कोशिश करें। अल्लाह ताला मुझे और आपको हक पर चलने और लोगों के दिखावट से बचने। हम सुनते थे शोहर जो है सखी की तारीफ सुन लेता है, माँ बाप का दुश्मन बन जाता है, होता है ना, बीवी के साथ सो करके सखी की तारीफ सुनकर के माँ बाप का दुश्मन हो जाता है। अब ये आदि तरीके उनके हाशिए बर्दाश्त जो जिम्मेदारी उनकी बात सच्ची हो छुट्टी हो हमारा दुश्मन बन गए। ये सखी की तारीफ मालूम होती है तो ऐसे तक के कानून से अल्लाह ताला उलमा को महफूज फरमाए। देखिए कल मैं जब खबर सुना बिल्कुल यकीन नहीं किया, ताकि करता रहा, کسی ربانی کا نام نہ ملا تو میں نے اس کو خوب فون پہ چھاڑ دیا, اس کے معافی بھی میں نے مانگ لی. پھر اس کے بعد آج کیا چیز سنا, کیا چیز خطبہ دے رہے تھے 15 منٹ پہلے سنا, جو بات میں نے سنی تھی وہاں کی, اور وہاں بات سن کر کے میں نے آج بتایا کہ اگر دوسرے مسالک والا ہمارے دشمن نہیں چاہیے, ہم ان سے کہیں اتر نہیں. جب لوگ جا کر کے جانور میں پوچھے ہیں جس کا وہ معاملہ ہو رہا ہے, تاکہ ہم سے بالکل تعلق, ہم سے ہمارا تعلق نہیں, ہم نے کبھی ایسا جواب دیا ہے؟ ہم نے آج تک ان کے اجتماع سے کسی کو روکا ہے؟ بتا سکتے ہیں کوئی شخص کوئی ہے جس کو میں نے روکا ہے یا ہمارے ذمہ داروں نے روکا ہے؟ بلکہ سبوں کو ہم نے کہا جاؤ بھائی, جاؤ ایسی بات سنو, اللہ نے جو حکم دیا ہے نیکی کی کاموں میں کام کرو تو ہم کو نہیں روکنے والے. یہ تو اتنا چندہ کرتے ہیں, اتنا چندہ کرتے ہیں, پورے اسٹیٹ سے پورے بائے قلم آتے ہیں, کھا پی کر کے خراب کر کے چلے جائیں. ہم نے ایسا نہیں کیا, شہر کا کام کیا ہے, شہر والوں کا کام کیا ہے, شہر کے علماء کو عزت دی ہے, اور شہر کے علماء کو ہم نے شہر کی ضرورت بتایا ہے. اگر یہ لوگ نہ جواب دیں گے تو پھر کون جواب دیں گے؟ یہ آئیں گے آج کر کے چلے جائیں گے, دو سال کی چھٹی میں آئیں گے پھر جواب دیں گے؟ کتنے ہنگامے, کتنے فسادات ہوئے, کیسی کیسی گالیاں ہماری جگہ سے ملتی ہیں, تو ان کے دعوت اسلوب کا طریقہ معلوم نہ ہونے کی وجہ سے. اگر وہی دعوت کا اسلوب صحیح ہوتا پیار کے لحاظ سے, محبت کے لحاظ سے, الحمد للہ جنہوں نے جتنوں نے کیا چیز سنی ہے سب کے سب گہرا ہدایت پر آئے. اللہ تعالیٰ ان کے اسلوب دعوت کو صحیح کرنے کی کوشش عطا فرمائے, اور صحیح اور حق بات لوگوں تک پہنچانے کی کوشش عطا فرمائے. ایک کان والا نہ بنائے بلکہ دو کان والا بنائے, اور صحیح معنی میں صحیح خدمت اللہ ان سے لینے کی توفیق عطا فرمائے, اور ان کے بھی اللہ تعالیٰ صحیح خدمت لینے کی توفیق عطا فرمائے. اگر میں نے کوئی ایسی ایسی بات کہہ دی ہے جو میرے جذبات میں غلط ہو گئی ہے, تو ہم اللہ سے بھی معافی مانگتے ہیں اور جس کو تکلیف پہنچے اس سے بھی معافی مانگتے ہیں. آخری میں میں اپنے برادران اسلام کو بات بتانا چاہتا ہوں, ربانی صاحب کی موجودگی میں امیر جلی امیر ریاست امیر جو ہے ربان صاحب کی سرکردگی میں ایک وقت سے مل صدر گیا تھا, جن کو انہوں نے دعوت دی تھی بحث و مباحثہ کرنے کے لیے. وہاں پہنچ کر کے جو نئے نئے عزیز تھے ان کو انہوں نے مار کھلایا, اور وہ نوجوان مار کھا کر کے جماعت کے پاس رات کے 12 تک چار پاس کھڑے رہے, مگر جماعت والوں نے کوئی کسی قسم کی ان سے مدافعت نہ کی. یہ سب شرم کی بات ہے. الحمدللہ جمعیت علماء اہل حدیث ہر وقت اس بات میں لگی ہوئی ہے کہ جماعت پر کبھی بھی کوئی کسی قسم کی بھی آس آتی ہے مخالفین سے, اس کا جواب دینے کے لیے ہمیشہ سرگردہ رہتی ہے. ایسی جماعت کو بدنام کرنا اور اس کی مخالفت کرنا قرآن مجید کی مخالفت کرنا ہے. اللہ تعالیٰ جمعیت والوں کو اور ان کے حامیوں کو نئے توفیق عطا فرمائے, اور سمیع صحیح سمجھ بوجھ عطا فرمائے, اور ایسے لوگوں کے شرط واپس فرمائے جنہوں نے کتاب و سنت کے خلاف اہل حدیث چھوڑ کر کے پھیلانے کی کوشش کی. اللہ تعالیٰ اس کی غلطیوں کو معاف فرمائے.